www.attableek.com, The Reviver of Iman. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. والعصر إن الإنسان لفي خسر إلا الذين آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر. صدق الله العظيم. کچھ حالات ایسے پیش آئے ہیں جس کی بنا پر دلی تقاضا ہوا کہ کچھ صبر کے متعلق بیان کیا جائے. کل بھی کچھ بیان کیا تھا, آج بھی دل میں آیا کہ اس کے متعلق ہمارے بزرگوں نے جو کچھ کہا ہے اس پر روشنی ڈالی جائے. اس پر مان یہ سورہ ذہن میں آئی جس میں صبر کا ذکر ہے, اور یہ سورہ بہت ہی جامع سورہ ہے. حضرت امام شافعی رحمۃ اللہ علیہ فرماتے تھے کہ اگر صرف والعصر کی سورہ نازل ہوتی اور کچھ نہ ہوتا تو عمل کے لیے کافی تھا. حضرت امام شافعی, والعصر ان الانسان لفی خسر, کا ترجمہ یہ ہے, قسم زمانے کی کہ انسان سب کے سب گھاٹے میں ہے. اللہ تعالیٰ فرما رہے ہیں, صحابہ کے ذہن میں بڑی اس کی وقعت تھی, عظمت تھی, ہمارے بزرگان دین اس کو پیش نظر رکھتے تھے. بعض باتوں میں یہ بھی آیا ہے کہ پہلے لوگ جب اپنے دوستوں سے ملتے تھے تو ہر ایک والعصر کی تلاوت کرتا تھا. یہ تھی اہمیت اس کی, اگر سورہ والعصر ہر شخص کے سامنے آ جائے اور اس کا معنی مطلب پیش نظر ہو جائے تو انشاءاللہ وہ ہدایت یاب ہو جائے گا, اللہ کے ہاں وہ مقبول اور اللہ کا پسندیدہ بندہ ہو جائے گا. چنانچہ مختصر یہ عرض ہے کہ اللہ تعالیٰ ارشاد فرماتے ہیں, والعصر قسم ہے زمانے کی. دیکھیے زمانے کی قدر آپ کو معلوم ہے کہ نہیں, کل سے آج تک میں زمانے کی قدر معلوم ہو گئی ہوگی. کل جس کا انتقال ہوا, حضرت قائد صاحب کی بہو کا, تو کیا عمر نہیں ہوگی, 50-60 ایسی نہیں ہوگی. یہ بہت سے لوگ ایسے ہیں جو 60-70-80 تک ہیں, تو ان کو قدر کرنا چاہیے کہ نہیں. آج جن کا انتقال ہوا ہے ان کی بھی عمر یہی 60-70 رہی ہوگی. ہم لوگ ان سے بڑے ہیں, داماد تھے قائد صاحب کے, داماد مولانا عرفان صاحب, ان کی اب قدر. اب ایک وقت بھی وہ نماز نہیں پڑھ سکتے, روزہ نہیں رہ سکتے, سبحان اللہ الحمدللہ نہیں کر سکتے, تو وقت کی بڑی قدر ہے. وقت ہی سے اعمال ہوتے ہیں, وقت اگر ملے تو اعمال کر سکتا ہے, کرے یا نہ کرے ضائع کرے دوسری بات ہے. جب تک وقت نہ ملے اس وقت تک عمل نہیں کر سکتا. جس طریقے سے مکان نہ ملے, آپ یہاں بیٹھے ہوئے بیان کر رہے ہیں, یہ مکان کچھ نہ رہے تو کیسے بیان کریں گے. کام کے لیے جیسے مکان کی ضرورت ہے ویسی زمان کی بھی ضرورت ہے. تو عمر بہت بڑی نعمت ہے, بہت بڑی دولت ہے. نبی اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ تم میں کہ افضل وہ لوگ ہیں, من طال عمره وحسن عمره, جن کی عمر طویل ہو عمل اچھا ہو. بدترین آدمی وہ ہے وہ عمر تو طویل ہو عمل اچھا نہ ہو. اس وجہ سے ہر آدمی کو اچھا بننے کی کوشش کرنا چاہیے. یہ نہیں صرف طول عمر ہم کو مل جائے, نہیں, طول عمر کے ساتھ حسن عمل کی بھی دعا کرو. طول عمر وہی محمود ہے اور وہی پسندیدہ ہے, مستحسن ہے جو حسن عمل کے ساتھ ہو. اللہ تعالیٰ نے ہم کو طول عمر سے نوازا ہے, اللہ تعالیٰ حسن عمل کی بھی توفیق برآمد فرمائے. اللہ تعالیٰ جتنی توفیق دیتے ہیں وہ سب انہی کی طرف سے ہے. उम्र भी उन्हीं की तरफ से और तौफीक भी उन्हीं की तरफ से। हमारे हजरत माँ मोहम्मद अब्राहिम साहब ने फरमाया कि देखो, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि उम्मत मोहम्मदिया की उम्र 60 और 70 के दरमियान में है। तो 60 और 70 के दरमियान में तो एक कानूनी एक उम्र है, उम्मत मोहम्मदिया की उम्र है। लेकिन जो 70 के बाद होता है तो एक एक दिन वो अल्लाह की नेमत है खास, वो तो अल्लाह ने दिया है, वो भी एक एक साल। फरमाया कि देखो 60 पहुंच एक साल मिली तो गया कि तुमको एक नेमत मिल गई, दूसरा साल मिला 70 तक तो साल साल चलेगा, और लेकिन 70 साल के बाद एक एक दिन चलेगा, कभी कदर करनी चाहिए नहीं। 70 साल के बाद तो अब एक एक दिन जो अल्लाह दे रहा है वो उनकी नेमत है, उनका फजल है। 60 से एक साल दिया तो 61 हो गए, तो अभी उम्मत मोहम्मदिया के दरमियान में हो तुम, एक साल और मिल गया 62 हो गई, एक साल हो गया 63, 70 तो इस तरह चलेगा। ये मौलाना की बात है मोल साहब, ये हम लोग कभी ध्यान में भी नहीं आता। लेकिन 70 के बाद एक एक दिन अल्लाह की नेमत है, उसकी कदर करो। तुमको पर इनाम हो रहा है वो तो अदल है, ये फजल है, इनाम हो रहा है। इसी बिना पर बहुत से बुजुर्गान ऐसे भी हुए हैं मौलाना अल्लाह के 60 साल के बाद खलवत अख्तियार कर लेते थे, 60 ही साल के बाद। बहुत से बुजुर्गान ऐसे हुए हैं जिनके बाल सफेद हुए, खलवत अख्तियार कर लिया। जाकू नदी, तुम्हारे पर नदीर आ गया, डराने वाला आ गया। बालों इसकी तफसीर ये कि 60 साल हो गया, बाने का बाल सफेद हो गए, बाने का दादा बन गया, अब उसके लिए गुंजाइश नहीं है गफलत की। और जो परदादा बन गया उसके लिए तो और ज्यादा गुंजाइश है, हंसने की गुंजाइश नहीं है, अब तो रोने की गुंजाइश है। तो रोने ही अपने हाल पर रोने ही आई, सबसे बड़ी नेमत यह है कि अपने हाल पर अफसुर्दगी हो, दर्द नायाफ्त हो, न पाने का गम हो, यह भी बड़ी नेमत है। फरमाते हैं कि अगर किसी को 1000 साल मुजाहदे के बाद दर्द नायाज मिल गया तो सब कुछ मिल गया, न पाने का गम। हजरत मोहम्मद बारी नदवी वगैरह इसी से मुतासिर हो गए, हजरत सिमाशाह रसूलुल्लाह साहब से इसी मजमून से। अगर बाद मुजाहदे 1000 साल मुजाहदा किया, कहा अल्लाह अफसोस कि हमने मुजाहदा किया लेकिन हमको कुछ मिला नहीं, ना अभी हम महरूम हैं, अभी हम कोरे हैं, ये एहसास का पैदा बहुत बड़ी नेमत है। और अगर लाखों साल मेहनत किया और कहा कि हम कुछ हो गए, वो वहीं से गिर गया, वो तो गिर जाएगा, न पाने का गम, ये बड़ी बात है। बहरहाल उम्र अजीज है, एक एक दिन जो है बहुत बड़ी नेमत है। हमारे शाह गुलाम अली साहब बहुत बड़े बुजुर्ग थे, मालूम है आप लोगों को, इस वक्त पूरी तुर्की की हुकूमत उन्हीं पर चल रही है, शाह गुलाम अली साहब उन्हीं के ये खलीफा या उनके मुंसरिक कौन है, ये जो इस वक्त बादशाह है वही सिलसिला वही है। महमूद आफंदी से मैं मिला भी हूँ, वो तुर्की गए थे, हरम में मुलाकात हुई, उन्हीं की उम्र ही थे वो, जो देखा दीनी ईमानी बातें आप सुन रहे नहीं, दीन ईमान लेकर के वो शख्स चला आगे, अल्लाह ताला आगे बढ़ाता है, बढ़ाता रहे इंशाअल्लाह। आप लोग दुआ भी करते रहिए, अल्लाह ताला ये दीन ईमान की वजह से ले चला है तो उसको मजीद तरक्कियात से मारा माल फरमाए, आमदनी भी ज्यादा हो रही है, वसाद भी है, सभी चीज अल्लाह ताला ने दिया है। तो शाह गुलाम अली साहब बहुत बड़े बुजुर्ग थे, बहुत बड़े बुजुर्ग। उनके घर पे कोई बैठा हुआ था, कोई आदमी आके बैठ गया, तो उन्होंने ले आके खतौली उतरी, जानते हैं कि नहीं, जो जमीन की सब होते कागजात ले आके रख दिया। कहा भाई ये क्या, ये सब कागजात ये रजिस्ट्री उड़ी क्यों ले आके रखा। कहा तुम इतनी देर से बैठे हो कि मैं घबरा गया, मैं चाहता अपना घर दे करके चला जाऊं ताकि तुमसे फुर्सत मिल जाए हमको। बताइए वक्त की कदर, इतनी देर से बैठा। अब मुझे बहुत क्या कहूं, वक्त की कदर करो, बात बढ़ाओ मत। सबसे कहता हूं, सबसे आप सब लोगों से कहता हूं, बात टेलीफोन में भी करना हो, जहां तक हो सके इख्तसार के साथ, خیر کلام ما قلہ وہ در ہے کہیں سنے ہوئے کہیں بہترین کلام ہوئے جو قلہ وہ دلہ قلیل ہو لیکن درار زیادہ کرے. اس وجہ سے فضولیات میں اپنے اوقات کو گزارنا چاہیے. نبی اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا من حسن اسلام مری ترک مارا, یعنی آدمی کو حسن اسلام سے کہ لایانی باتوں کو ترک کرتے ہیں. لایانی بات بہت بڑی بات ہے. ایک بزرگ کہیں رہتے تھے, لوگوں نے کہا کہ آپ بزرگ ایسے ہیں بڑے ہیں. فلاں جگہ ایک عالم رہتے اسی محلے میں, ان کیا کبھی آپ گئے ہیں؟ کہا بھائی ایک بتو گیا ہوں. اور ان سے حدیث سنی من حسن اسلام مری ترک مارا, یعنی آدمی کے حسن اسلام سے بات یہ ہے کہ لایانی باتوں کو ترک کر دے. اسی پر عمل نہیں ہو سکا اس بنا پر ان کی خدمت میں نہیں گیا میں. بہت لکھا ہوا ہے, علماء نے لکھا ہے کہ اگر تم کسی کے گھر گئے اور تمہیں کھٹکھٹایا, کہا فلا شخص ہے, تو بیوی نے کہا نہیں, کہے گی تو اگر تم نے پوچھا کہ وہ کہاں گئے ہیں تو لائنی بات ہوگی, اسے توبہ کرو. ہو سکتا بیوی کو مناسب نہ ہوتا تو کہاں گئے بتانا. تم نے کیا پوچھا کہ وہ فلا شخص ہے؟ بیوی نے کیا کہا؟ نہیں ہے. بس آگے بڑھو. لائنی بات کہاں گئے ہیں یہ کو تم نے پوچھا؟ کتاب سب لکھی ہوئی مل جائے, سب ہمارے بزرگان دین لکھ چکے ہیں. جو کتاب پڑھے گا وہی نہیں سمجھے گا. لایانی بات ہو من حسن اسلام مری ترک مارا ہے. مارا اللہ تعالی نے دین ہم کو دیا ہے, سپرد کیا ہے. نبی نہیں آئے گا, جو ان کے وارث ہیں علماء ہیں اولیاء ہیں ان کو اس دین کو چلانا ہے. اس بنا پر جو انہوں نے کیا ہے وہی کرنا ہوگا. ہر کی بجائے نشست مردما بوے متوجہ شدن پورا ہما بات کر کے انبیاء علیہ الصلوۃ والسلام کا تھا. جو شخص کسی جگہ پہ بیٹھا اور لوگ اس کی طرح متوجہ ہوئے تو اس کو وہی کرنا چاہیے جو انبیاء نے کیا ہے, کیونکہ انبیاء کی یہ پسرو ہے, پیشرو نہیں ہے, پسرو پیچھے چلنے والا ہے. نبی صلی اللہ علیہ وسلم لایانی باتوں سے بچتے تھے, تو تم بھی بچو. اپنے وقت کی قدر کرو. اللہ نے جو وقت دیا ہے مجھے بھی توفیق دی ہے, وہاں جا کے افسوس ہوگا ایک ایک لمحہ پر. حدیث میں آتا ہے کہ مردے کو جب کوئی انسان ثواب کرتا ہے مردے کو, تو کہتا ہے کہ مجھ کو تو یہ میں نے پڑھا نہیں, یہ ثواب مجھ کو کیسے مل رہا ہے؟ ارے آئے گی حدیث آئے گی نہیں؟ تو کہا جاتا ہے کہ تمہارے لڑکے نے پڑھا ہے اس کا ثواب بخشا ہے, یا تمہارے دوست نے پڑھا ہے اس کا ثواب بخشا ہے. تو اس وقت افسوس کرے گا, ہائے جب میرے نہ رہنے میں اتنا بڑا ثواب ملتا ہے دوسرے کے پڑھنے سے, تو کہا کہ میں اگر پڑھے ہوتا تو کتنا ثواب ملتا ہے. میرے حسن اسلام مرے سبحان اللہ کا اجر زمین و آسمان میں سما نہیں سکتا. سبحان اللہ کا صرف ہے, سبحان اللہ الحمدللہ. جو مر گیا ختم, عمل کا دروازہ ختم اور رزق کا دروازہ بھی ختم, کچھ نہیں. جس کی وفات ہو گئی عمل کا دروازہ بھی بند, اب چڑھے گا نہیں کچھ, آئے گا بھی نہیں کہیں, رزق بھی نہیں آئے گا, عمل چڑھے گا نہیں, ختم. ہاں لیکن مول صاحب اللہ تعالی کے رسول نے خوشخبری بھی دی ہے, لیکن اس کا عمل چڑھے گا جسے کسی کو علم سکھایا ہے, اس کا عمل چڑھے گا جسے کسی اولاد کو چھوڑا ہے, اس کا عمل چڑھے گا جسے صدقہ جاری باغ رگوایا کنواں رگوائی ہے کہ نہیں, باقیات صالحات بھی ہیں کہ نہیں, صالحات جاری رہیں گے. یہ بھی بیان کر دیا کیجیے. اگر اس نے کسی کو پڑھایا ہے تو سلسلہ جاری رہے گا تو ثواب ملے گا کہ نہیں؟ اگر کسی نے باغ لگا دیا ہے کنواں کھدوا دیا ہے, یہ چیز گجرات میں بہت ہے مرچا, پائپ وہ لگاتے رہتے ہی نہیں, راستے میں تو کوئی پوچھتا بھی نہیں, مر جائے تب بھی پوچھے گا, پانی ہی نہیں دے گا پوچھے گا. وہاں جہاں جہاں ایسی جگہ ہوتی ہے جہاں لوگ کھڑے ہوتے ہیں بیٹھتے ہیں ٹھہرتے ہیں, और पाइप लगाते हैं, जगह बनवाते हैं। हमने बाद में अभी इनका इंतकाल हो गया, हमारे बहुत दोस्त थे, उन्होंने पूरी सड़क बनवा दिया मीरों की, कंथारिया तंकारिया की तरफ की सड़क बनवा दी। रुपया यहाँ भी है मोरचारी, मत समझिए हमारे देहातों में भी रुपया है। एक नाली में नहीं पटवाता, एक नाली में जो 5 रुपया 10 रुपया में वो नाली पट सकती है, लेकिन नहीं पटवाता। तजर्बा है, जाके देखता रहता, गिर रहे हैं पड़ रहे हैं, लेकिन ये नहीं कि 10 रुपया निकाल के उनको पड़ाते। वहां क्या है मोल साहब, टक्कर हो, सड़क चौड़ी है, लग जाता है ना, तो दरमियान में बनवा देते हैं। जाइए देखिएगा जगह जगह कहीं कहीं, यहाँ कुछ नहीं, इन्फाक भी सभी इल्ला, ये सदकाई जारी है। इल्म अगर पढ़ा दिया, कोई ऐसी चीज कर दिया जिसे खल्के खुदा को नफा पहुंच रहा है, औलाद सालिस होगा, ये सब चीजें मिलेंगी। अल्लाह ताला हम सबको तौफीक दे, अपने उम्र की कदर करने की तौफीक दे। तमाम वल असर इन्ना लिल्इंसान लफी खुस्र, कसम है जमाने की, तमाम इंसान घाटे में है। अल्लाह फरमा रहा है मुझे, ये कोई बुजुर्ग नहीं कर रहा है, अल्लाह ताला फरमा रहा है। वल असर, सूरह की अहमियत है, तभी तो इमाम शाफी फरमा रहे हैं, वल असर इन्ना लिल्इंसान लफी खुस्र इल्ला लज़ीन आमनू, मगर वो जो लोग ईमान लाए, घाटे से निकल गए, ईमान के लाते ही घाटे से निकल गए, लेकिन कुछ ही निकले पूरा नहीं। आगे क्या है, आमनू आमिलुस्सालिहात, इल्ला लज़ीन आमनू आमिलुस्सालिहात, और अच्छे काम किए। अब घाटे से और ज्यादा निकल गया, आधा निकल गया, और उसके बाद दूसरे लोगों को हिदायत भी किया, भाई नमाज रोजा किया करो, कहता रहा बाप बच्चों को, तब और हालात से निकला है। और चौथी चीज ये कि सब्र की तरक्की, इसी बात किया है, सब्र की तरक्की किया है। अगर कोई मुसीबत आती है तो भाई सब्र किया करो। नबी सल्लल्लाहु अलैहि वसल्लम शुक्र की तालीम देते थे, वैसे सब्र की भी तालीम देते थे। बस खुद अल्लाह ने फरमाया वस्बिर, आप सब्र कीजिए, है कि नहीं? जैसे उलूल अज़्म पैगंबरों ने सब्र किया है, वैसे आप भी सब्र कीजिए। नबी को हुक्म हो रहा है, आपको ये हुक्म है कि नहीं? सबको है। वस्बिर, सब्र करो, सब्र बहुत बड़ी नेमत है, बहुत बड़ी दौलत है। किसी के बच्चे का इंतकाल हो गया, किसी के बाप का इंतकाल हो गया, किसी के शौहर का इंतकाल हो गया, मामूली मुसीबत है सब, बहुत बड़ी। सब्र करना आसान नहीं होता, मगर अल्लाह पर अगर निकाह है तो सब्र करना आसान भी है। अल्लाह पर, एक मुफ्ती साहब थे, बहुत उमदा किस्सा है, लिखा गालबा इमाम मोहम्मद ने लिखा एक वाकया। एक मुफ्ती साहब थे, उनकी बीवी का इंतकाल हो गया, तो मुफ्ती थे, शहर भर के मुफ्ती थे, दरवाजा बंद करके बैठ गए अंदर। अब फतवा वाले आते हैं, खोलते ही नहीं, बीवी की इतनी मोहब्बत कि अपना काम छोड़ दिया उन्होंने, जो काम वाजिबी था छोड़ दिया, दरवाजे पर कोई जाता है मिलते ही नहीं। मुझे बीवी का इंतकाल हो गया, अरे भाई बीवी का इंतकाल हो गया, मसला मसला है, बताया से क्या। लेकिन इस औरत ही ने उसका इलाज भी किया, उनका बुजुर्ग साहब का, मुफ्ती साहब का, गए क्या खटखटाया उसने, क्या नहीं कहा, मुझे बहुत जरूरी मसला पूछना है, बहुत इशरार किया कि नहीं खोलिए, हमको बहुत जरूरी मसला पूछना है, बगैर आपके कोई बता ही नहीं सकता। मजबूरन खोल दिया उन्होंने, कैसे माना, मेरी बात यह है, मेरे पास किसी ने अमानत रखा है, एक अमानत रखा है किसी ने रखा है, या मेरे पास अमानत रखी हुई है, वो आके मुझसे कहे कि हमारी अमानत को अदा करो, तो मैं क्या करूं? हुजूर ने क्या कहा, मुफ्ती साहब ने दे दो अमानत, या अमानत थी तो दे दो, मैं फंस गए वहीं से। उसने कहा मुझे साहब, आपकी बीवी आपकी अल्लाह की अमानत नहीं थी, बीवी की न रह, अल्लाह ने अपनी अमानत ले ली आपसे, तो इतना रंज हो गया, फतवा काम छोड़ दिया आपने, वो ठीक हो गए, औरत ने ठीक कर दिया उनको। अल्लाह ताला की اللہ کی نعمتیں. علم بھی نعمت ہے، عمر بھی نعمت ہے، عمل بھی نعمت ہے، رزق بھی نعمت ہے، سب نعمت ہے، لیکن شکر سب کا کرنا ہے. علم اللہ نے دیا، شکر ادا کرو کہ اللہ نے تم کو علم دین دیا، اب اس کی قدر نہیں ہو چاہ، اس کی قدر نہیں. میں دیکھتا ہوں لوگوں کی نظر سے، ایسا کوئی انگریزی کا کوئی ہو اتنا خوش، اب حافظ قرآن ہے تب بھی تو خوش ہونا چاہیے کہ حافظ قرآن یہ ہو گیا ہے. کتنے لوگوں کی بخشی کرائے گا، کتنے لوگوں کے اللہ جنت میں پہنچائے گا. قدر ہونی چاہیے. تو جو کچھ پڑھو پڑھاؤ، یہ اپنے مزاج پر بدلو، اسلامی مزاج باقی رکھو، چاہے عورت ہو یا مرد ہو یا کوئی بھی ہو. مزاج علمی، مزاج اسلامی یہ ہے کہ علم دین کی قدر کرو، نقصان نہیں آنا چاہیے. ممبئی میں ایک آدمی کہنے لگے، میں نے کہا دیکھو پہلے ایمان کی خیر بناؤ اپنی، کچھ پڑھاؤ لکھاؤ، کچھ نہیں کوئی کہتا. دیکھیں اگر یہ کہنے لگے کہ سائنس کا علم یہ حدیث کے علم سے بڑھ کر کے ہے، بے ایمانی ہو جائے گی. اب تمہارا خاتمہ خیر نہیں ہوگا. یہ نہ کہو، پڑھاؤ جو کچھ آؤ کرو، لیکن اپنے عقائد کو درست رکھو. عقائد اگر درست ہو، خود علامہ اکبر حسین چل نے کہا جھولو یہ جھولو، مگر اللہ اور اس کے رسول کو نہ بھولو، دین کو نہ بھولو. ہے کہ نہیں؟ بہت مشہور شعر ہے، میں جلدی نہیں پڑھ پا رہا ہوں. اکبر الہ آبادی نے اتنی عمدہ بات کہی مول صاحب، خود انگریز ذات ہیں، سب گھر کے لوگ انگریز ذات ہیں، لیکن ایسا رب کیا ہے اور ایسے وہ ترغیب دیا ہے دین کی طرف علم میں، کہ بہت کم شاعروں نے اسے کیا ہے. مگر اللہ تعالیٰ نے یہ دین ہم کو دیا ہے، اس کی قدر کرنی چاہیے. جو وقت ملا ہے اس کی قدر کرنی چاہیے. اللہ تعالیٰ الحمدللہ الذی احیانا بعد ما ماتنا والیہ النشور، تمام تعریف اس اللہ کے لیے ہے جس نے ہم کو زندگی بخشی. ہم تو مر گئے تھے. النوم اخت الموت ہے کہ مشہور ہے. نوم جو ہے، نوم موت کی بہن ہے. اس کے بعد اللہ نے روح دیا تم کو، اس روح کی قدر کرو. الحمدللہ الذی احیانا بعد ما ماتنا والیہ النشور، تمام تعریف اللہ کے لیے ہے جسے ہم کو زندگی بخشی موت کے بعد، اسی طرح لوٹ کے جانا ہے. اس بنا پر اپنی زندگی کو کارآمد بنا رہے، ہم کو موت دیکھ رہے ہیں، نہ جوانی نہ جوان کو چھوڑتی ہے موت، نہ بوڑھے کو، سب کو لے جا رہی ہے. کوئی روک نہیں سکتا، نہ امریکہ روک پا رہا ہے اور نہ روس روک پا رہا ہے، اور یہاں کا کوئی بدی متمرد روک پا رہا ہے. سب کچھ روک رہا ہے، دین کو روک رہا ہے، لیکن بیماری کو روک نہیں پا رہا ہے. اللہ تعالیٰ مالک یوم الدین، یوم الدین کا بھی مالک ہے، یوم الدنیا کا بھی وہی مالک ہے. یہ چونکہ یہاں پر کچھ جو ظاہر ہوتے ہیں حکومت کے، جس میں آپ اللہ تعالیٰ نے نہیں بیان کیا، مالک یوم الدین و دنیا نہیں فرمایا. کیا کہا؟ مالک یوم الدین، وہاں کسی کی حکومت نہیں ہوگی، بیٹھے گا اللہ تعالیٰ کرسی پواس پر. لمن الملک اليوم، بتا آج کے دن کس کا ملک ہے؟ اس پر نہ جبریل رہیں گے، نہ میکائیل رہیں گے، نہ ملک الموت رہے گا. ملک الموت بھی رہے گا، اللہ فرمائے گا لمن الملک اليوم، آج کے دن بتلاؤ کس کا ملک ہے. خود اللہ فرمائے گا للہ الواحد القہار، واحد قہار کا ملک. جس میں روایت ہمارے حضرت سناتے تھے، ان کا چہرہ سرخ ہو جاتا تھا. سب انہی سے سنا ہوا ہے. ان کا حال بھی ہم کو یاد ہے، چاہے ہمارا حال وہ نہ ہو، لیکن حال تو یاد ہے. چہرہ سرخ ہو جاتا تھا. لمن الملک اليوم، آج بتاؤ کس کا ملک ہے؟ جبریل کہاں ہے؟ میکائیل کہاں گئے؟ سب مرے ہوئے ہیں. ملک موت کہے گا وہ بھی غائب، سب کی جان تو نکال لیا، اپنی جان بھی اللہ نکال دے گا، تم بھی مردہ ہو جاؤ. اس وقت اللہ فرمائے گا لمن الملک اليوم، آج کے دن بتاؤ کس کا ملک ہے. کوئی بولنے والا نہیں رہے گا. للہ واحد القہار، واحد القہار کا ملک. اللہ تعالیٰ ہم سب لوگوں کو اپنے دین پر پورا پورا اعتقاد پیدا فرمائے. خود ہمارے ایک صاحب تھے جو عذاب قبر کے منکر تھے, یہ خود ہمارے حضرت سے رومی صاحب تھے, ان کے خسر تھے صوفی صاحب, انہوں نے بیان کیا یہ واقعہ, نہیں میاں منظور صاحب نے لکھا یہ واقعہ, میاں منظور صاحب نعمانی نے. ایک آدمی منکر تھا عذاب قبر کا, کسی مانتے ہی نہیں تھا, ہزاری حدیث قرآن جو پڑھ رہے تھے مانتے ہی نہیں تھا. بس صوفی جی آئے, صوفی جی بڑے زبردست آدمی تھے, بڑی یونس کے خزر تھے, کہا اچھا میں چلو تم کو عذاب قبر دکھا دوں, جاؤ نہاؤ کپڑا نیا پہنو, میں بھی تیار ہوتا ہوں, کیونکہ عذاب دیکھ رہا ہوں گا تو ہو سکتا تم بچ کے آؤ یا نہ ہو. ایسے انداز سے کہا کہا مان گیا میں. یہ ماں منظور احمد نعمانی لکھا بھی کہیں ہے صوفی صاحب کے ایمان کی بہتری, بہت با ایمان آدمی تھے صوفی جی, مولی رومی صاحب وغیرہ تھے ان کے خزر تھے, وہ مولی یونس کے خزر تھے, مولی یونس یہ سعادت کے وہ تھے. لیمن الملک بولے انہوں نے کہا صوفی صاحب نے بہت ہم سے بہت تعلق رکھتے تھے, بہت محبت رکھتے تھے ہم سے, بہت اللہ ہو کیا میں کہوں. کہا اچھا میں تیار, تم تیار ہو جاؤ, پہلے نہا لو کپڑا اچھا پہن لو, کیونکہ اب وہ عذاب قبر دیکھو گے تو معلوم بچو گے نہیں بچو گے تو کب سے سب سوچو کہ چلو وہاں قبرستان میں, بابا ٹھیک ہو گیا وہ. لمن الملک یوم للہ واحد, دوستو لوگو اللہ تعالیٰ نے زمین و آسمان کو پیدا کیا ہے, اس میں اپنے احکام نازل فرمائے اور وہ چاہتا ہے کہ اس پر عمل ہو, اور صاف صاف بتا دیا کہ عمل کرو گے تو آپ پھر میں رہو گے, نہیں عمل کرو گے تو ایک سے ایک مسلط کریں گے ہم کو رہنا, اس کا تمہارے پاس کوئی علاج نہیں ہوگا. عافیت بہت بڑی دولت ہے, یہ اللہ کی مصلحتیں ہیں. تکوینی امور میں کسی کو دخل نہیں ہے, تشریعی عمر میں جو آپ نماز پڑھیں نہ پڑھیں, لیکن بیمار ہونے میں کوئی بچتا ہے نماز پڑھنے میں, اچھا ابھی پڑھ لوں گا ہے, اس میں اجازت ہے, اجازت مطلب یہ کہ رخصت ہے, لیکن بیماری میں کوئی رخصت نہیں ہے. جب اللہ تعالیٰ کہے گا بیمار ہو تو بیمار پڑھنا ہی ہے تم کو, مرنا ہے تو مرنا ہی ہے تم کو, نماز پڑھنے میں چاہے چار مٹور کر دو نہ پڑھو کرو. اس بنا پر تکمیلی امور میں تو اختیار اللہ نے دیا ہے, یہ تشیعی عمر میں تو اللہ نے اختیار دیا ہے, تکمیلی عمر میں کوئی نہیں ہے, سب بھاگتے ہیں. تکمیلی عمر جب ہوتا ہے سب بھاگتے ہیں, مزدور وزور جیسا رہتے ہیں وہ بھی بھاگتے ہیں, لپیٹ میں آ جائیں گے بمبئی کے طوفان میں, زیادہ تر اسی بات بیان کرتے تھے بدلے. مارا اللہ تعالیٰ نے دین بنا دے فرمایا, حاجا حوادثات بھی پیش آئیں گے, اموات بھی پیش آئیں گی, امتحانات بھی ہوں گے, اللہ ہم سب لوگوں کو کامیابی عطا فرمائے. صبر بہت بڑی چیز ہے, صبر ہے ایک ایک شکر ہے, اس کا بھی بڑا مقام ہے اللہ نے صبر کا فرماتے ہیں. ذرا سا ان کی کتاب کو بھی لکھ دوں, یہ ہمارے محبوب نے ترجمہ کیا ہے, بہت اچھی کتاب ہے, اس کو سننے سنانے لائق ہے. صبر کے معنی لغت میں روکنے اور بند کرنے کے ہیں, پہلی جلا رہا ہوں بھائی, صبر کے معنی لغت میں روکنے اور بند کرنے کے ہیں, اور شریعت میں نفس کو بے تابی سے زبان کو شکایت سے, دیکھیں کتنی عمدہ بات ہے, شریعت میں نفس کو بے تابی سے, بہت پریشان نہ ہو جاؤ, اور زبان کو شکایت سے, اور اعضا کو چہرے پر تماچا مارنے سے, کیونکہ عورتیں تماچا مارتی ہیں جب بچہ مر جاتا ہے, اور غریبان پھاڑنے سے, روکنے کا نام صبر ہے. یہ سب دل کو قابو میں رکھو, اللہ کی طرف سے کوئی چیز آئی ہے تو اللہ کی طرف سے ہونے کو سوچ کے دل کو قابو میں رکھو, بےتاب نہ ہو, ایسی پریشانی نہیں ہونی چاہیے. میں نے دیکھا حضرت بابا گھر تھا کو واقعی کچھ بھی ہو, اچھا بہرحال صبر کے معنی لغت میں روکنے اور بند کرنے کے ہیں, اور شریعت میں نفس کو بے تابی سے زبان کو زبان سے اور شریعت میں نفس کو بے تابی سے روکنے کا نام ہے, اور زبان کو شکایت سے, اعضا کو چہرے پر تماچا مارنے سے, और गरीबान फाड़ने से रोकने का नाम क्या सब है। सब्र की एक तारीफ ये की गई है कि सब्र नफ्स के आला अखलाक में से एक खुल्क है। सब्र जो है जिसे अखलाक है बहुत सी किस्में हैं, जोहद है, तकवा है, ये कि सब्र करना भी क्या है अखलाक हसना में से एक खुल्क है जो इंसान को गैर महमूद और नामुस्तहसन उमूर से रोकता है। सब्र जो है रोकता है कि देखो ये बुरा काम ना करो, अच्छा तो लगेगा लेकिन इसका नतीजा बुरा होगा। ऐसी कुवत का नाम है जिससे अहवाल दुरुस्त और सही होती है। ये सब्र के मानी ये दूसरे देखा ही कि अपने को बुरे अहवाल से रोकना, ये क्या है सब्र। हजरत जुनैद बगदादी से दरियाफ्त किया गया कि सब्र क्या है, फरमाया चेहरे पर चिकन के बगैर तलख घोट पी जाना, ये है तलख घोट पी जाना मुसीबत। हजरत जुनैद मिस्री ने फरमाया मुखालफतों से दूर रहने, सुकून इत्मीनान के साथ मुसीबत के तलख घोट निकलने और माश के मैदान में फख्र आने के बावजूद इस जगना और बेनवाजी के इजहार का नाम सब्र है। किसी ने सब्र कमाल अदब के साथ मुसीबत सामने, किसी ने कहा सब्र कमाल अदब के साथ मुसीबत पर साबित कदम रहने का नाम क्या है सब्र। बाद सलफ सालिहीन ने एक शख्स को अपने भाई से मसाए पर शिकायत, मुझे बहुत इसका असर हुआ जिसको बयान कर रहा हूं। बाद सलफ ने सालिहीन ने एक शख्स को अपने भाई से मसाए पर शिकायत करते हुए देखा, शिकायत कि हमको ये पकड़ा गया, ये परेशानी आ गई, ये सब। तो उससे फरमाया ऐ बंदे खुदा अल्लाह की कसम तुमने ज्यादती नहीं की बजे कि तुमने उस जात की शिकायत की जो तुम पर रहम करता है। अरहमुर्राहिमी ने तुमको खिला रहा है, पिला रहा है, सब कुछ कर रहा है, अब ये मुसीबत आई तो उसके घर से तुम शिकायत करते हो। तो अपने करीम की तुम शिकायत कर रहे हो किससे, उसके दुश्मन से। गोया की बड़ी उमदा बात है ना, नुकसे की बात है। वो शिकायत कर रहा था अपनी परेशानियों का, कहा कि तुम ऐसे आदमी परेशानी की सवाल कर रहे हो, वो तुम पर करीम है जिनकी शिकायत कर रहे हो, वो तो तुम्हारे दोस्त है या नहीं है क्या है। बजी इसके तुमने उसकी शिकायत की जो तुम पर, उसकी शिकायत की जो तुम पर रहम करता है और उससे जो तुम पर रहम नहीं करता। जब तुम अपनी शिकायत इब्ने आदम से करते हो तो रहीम और करीम जात की शिकायत उससे करते हो जो तुम पर रहम नहीं करता। रहीम और करीम की शिकायत कर रहे हो उससे जो तुम पर रहम नहीं करता। नहीं सैयदुस्साबरीन, शिकवा की दो किस्में हैं। एक है शिकवा अल्लाह अज़्ज़ोजल से, ये मनाफियत सब नहीं, जैसे हजरत याकूब अलैहिस्सलाम का कौल इन्नमा अश्कु बसी व हुज़्नी इलल्लाह। नी सैयदुस साबिरीन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं अल्लाहुम्मा अश्कु ज़ौफ़ क़ुव्वती, अश्कु इलैक ज़ौफ़ क़ुव्वती व क़िल्लत हैती, अल्लाह मैं आपसे अपनी क़ुव्वत की कमजोरी या तदबीर की कमी की शिकायत करता हूँ। अल्लाह से तो शिकायत कर सकते हो, मखलूक से नहीं कर सकते। दूसरा शिकवा है मुफ्तला है मुसीबत का दबाने हाल या दबाने काल से शिकवा करना, ये सब्र के खराब उसकी जीत है। फरमाते हैं अगर मुझसे आप नाराज हो गुस्सा न हो तो मुझे कुछ भी परवाह नहीं, ये आपकी आफियत मेरे लिए ज्यादा वसी है, आफियत के लिए दुआ करो, ये ना शुक्री न करो अगर कोई मुसीबत आती। बहुत से अल्लाह ताला ने इंसान किसी भी हाल में सब्र से मुस्तगनी और बेनियाज नहीं हो सकता क्योंकि उस पर मुख्तलिफ हालात आते हैं। कभी ऐसे उम्रा अम्र और मामले से गुजरता है जिसकी इत्तेबा उसका नाफिज करना जरूरी होता है, तो सब्र हुआ जरूरी हुआ। ये फरमाते हैं अब मैं दरअसल सुना रहा हूँ कुछ हदीसें तो सुन लिया। सही मुस्लिम हजरत उम्मे सलमा से रवायत है कि मैंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से फरमाते हुए सुना है, कोई मुसलमान ऐसा नहीं है जिसे कोई मुसीबत पहुंचे उसे वो दुआ पढ़ ली जिसे पढ़ने का अल्लाह ने हुक्म दिया है, इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन, अल्लाहुम अजिन्नी फी मुसीबती वखलुक बी खैरम मिन्हु। हम अल्लाह ही के हैं और अल्लाह ही की तरफ दौड़ के जाने हैं। मुसीबत आई तो उसने पढ़ा ये दुआ, हम अल्लाह ही के हैं और अल्लाह ही की तरफ दौड़ के जाने वाले हैं, ऐ अल्लाह मुझे मेरी इस मुसीबत में अज्र अता फरमा। मुसीबत से नागवारी नहीं है बल्कि मुसीबत के बाद अज्र जो मिलता है वो मुझको अता फरमाइए, मुझे इससे बेहतर बदल अता फरमा, मगर ये कि अल्लाह ताला उसको उससे अच्छा बदल अता फरमाएंगे। बीमारी का बदल कहीं ज्यादा अच्छा अल्लाह अता फरमाएगा। हजरत उम्मे सलमा का बयान है, जब मेरे शौहर का इंतकाल हुआ तो मैंने अपने दिल में कहा कि अबू सलमा यानी मेरे शौहर से बेहतर मुसलमान कौन हो सकता है। उनके शौहर का इंतकाल हुआ, उनसे बेहतर मुझे अब कहाँ शौहर मिलेगा। सबसे पहले मुसलमान थे जिन्होंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हिजरत फरमाई, लेकिन मैंने ये दुआ पढ़ी तो अल्लाह ताला ने मेरे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की शक्ल में सबसे अच्छा बदलता कर, ये हुजूर से शादी करा दिया मेरी। अरे उससे अबू सलमा से तो बड़े हुए हुजूर। सही बुखारी में अबू हुरैरा से रवायत है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाया, अल्लाह ताला फरमाते हैं मेरे उस बंदे मोमिन की मेरे यहाँ कोई जजा वो बदला नहीं जिसके लग से जिगर टुकड़े की रूह कब्ज कर ली हो, फिर उसने उस पर अजर और सवाब की उम्मीद करके सब्र कर लिया हो सवाए जन्नत का, कोई बदला नहीं, अल्लाह जन्नत ही देगा। अब इन सब चीजों पर ईमान होना चाहिए, ईमान रहे सब आसान है। सही है, इनमें हजरत आयशा से रवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, कोई मुसीबत ऐसा नहीं जो मोमिन को पहुंची हो मगर अल्लाह ताला उसके जरिए उसके गुनाह को माफ फरमा देते हैं, यहां तक कि जो कांटा चुभे उससे भी। अबू हुरैरा से रवायत है कि मोमिन मर्द या मोमिन औरत अपने जिस्म अपने माल अपने औलाद के बारे में बराबर बला और मुसीबत से दो चार रहते हैं, यहाँ तक कि वो अल्लाह से इस हाल में मुलाकात करेंगे तो कोई गुनाह उसके जिम्मे बाकी न रह जाएगा। मालूम हुआ कि मुसीबतें जो आती हैं ये बहुत बड़ी नेमत भी है एक तरह से। चुनाचा बादशाह ने फरमाया कि अगर मसायब दुनिया में न होते तो आखिरत में हम मुफलिस होकर पहुंचते, इन मुसीबतों की वजह से हम साहब माल होकर पहुंचते हैं क्योंकि अजर सवाब मिलता है मुसीबतों से। अगर खाली अच्छे से खाना पीना कपड़ना कोई बात रहती तो कोई चीज ऐसी नहीं होती जो हम वहां तोहफे के तौर पर ले आते। बाद सलफ ने फरमाया कि अगर मसाइब दुनिया में न होते तो आखिरत में हम मुफली होकर पहुंचते। मैं लिख देना हजरत सुफियान इब्न उयैना अल्लाह ताला इरशाद के सिलसिले में फरमाते हैं, वजअलना मिन्हु यानी जब उन्होंने असल उसूल को पकड़ लिया तो हमने भी उन्हें पेशवा बना दिया। जिस वक्त लोगों ने हजरत उरवा इब्न ज़ुबैर का पैर काटने का इरादा किया तो उसे अर्ज किया गया कि कोई चीज खिला दी जाए जाती इससे आपको तकलीफ का एहसास न हो, फरमाया अल्लाह ताला ने मेरा इम्तिहान लिया है ताकि मेरे सब को देखे तो मैं उसके मच्छर खराब कोई दवा नहीं खाऊंगा, सुल करने वाली दवा नहीं खा रहा। अमृतसर के बुजुर्ग का वाक्य मशहूर है, ये ज्यादा मशहूर वाक्य नहीं है, कहा अल्लाह ने मेरे काटने का हुक्म दिया है तो मेरे सब्र का इम्तिहान ले रहे तो अगर सुन वाली दवा करोगे तो तकलीफ नहीं होगी तो फिर अब कैसे मेरा इम्तिहान होगा। हाँ मुझे इस जमाने में हम हजरत उमर इब्न अब्दुल अजीज ने फरमाया, अल्लाह ताला ने किसी बंदे को कोई नेमत अता फरमाई फिर उसको उसे सर फरमा कर उसे बदले में सब्र अता फरमा दिया तो उसकी जगह मिलने वाला सब उस सब की हुई नेमत से बेहतर है। बारा सब्र की बड़ी फजीलत है, क्योंकि हमारे दो दो हाथ से ये हुए हैं। इतना बजी में आया कि सब्र के मुतलिक अब चाहे वो लोग न सुने लेकिन मुझको तो इस बयान से तसल्ली हो जाएगी। जाहिर है कि हमारे कारी मोहम्मद मुबीन साहब जो भाई हमारे हैं उनकी बहू बहुत ही लायक बहू, जाहिर है कि उसके जुदाई से सबको गम है, उनके शौहर भी गम है, उनके बच्चों को भी गम है। अल्लाह ताला उनको सब्र की तौफीक दे। اور ان کو تسلی عطا فرمائے. رہا مرید عرفان صاحب کا تو خاص ہمارے شاگرد بھی تھے, مشکات تو ہم ہی سے پڑھا تھا انہوں نے, اس کے بعد دارالعلوم دیوبند گئے ہیں. شادی میں بہت زیادہ ہمارے ہی دخل تھا, شادی ہونے میں ادبیہ سے بہت زیادہ. اس وجہ سے ان کے وفات سے مجھے بہت رنج ہے, بہت رنج ہے. آتے بھی تھے, رمضان سے پہلے بھی آئے تھے, آتے رہتے تھے, بہت دل کی باتیں کرتے تھے, میں بھی دل کی باتیں کرتا تھا. کیونکہ زکیہ وہ بھی ہماری سب سے پہلی بھتیجی تھی, اس کو بھی ہم لوگ بہت مانتے تھے. اس وجہ سے اس کے غم سے ہم سب غمگین ہیں, ان کے نہ رہنے سے تو حزین ہیں, ان کے غم میں ہم شریک ہیں, غمگین ہیں. اللہ تعالیٰ ان کو نعم الاجر عطا فرمائے, بہترین اجر عطا فرمائے. یہ قبر کے جو سوالات ہیں, اللہ تعالیٰ بہت سے خوبی اس کے جواب دینے کی توفیق مرحمت فرمائے, تو مرحلہ طے ہو چکا ہوگا. اب یہ دعا کیجیے کہ اللہ تعالیٰ, حدیثوں میں آتا ہے الجنت, جنت کیا ہے, پیاری ہے, روضۃ من ریاض الجنہ حدیث ہے نا, مومن کی قبر جنت کی کیاریوں میں سے ایک کیاری ہے, اللہ کیاری بنا دی ان کے قبر کو. اللہ تعالیٰ ہر آفت سے, ہر بلا سے محفوظ فرمائے. آگے والے جتنے مراحل ہیں ان سب کو طے فرما دے. حضرت عثمان رضی اللہ تعالیٰ نے بہت روتے تھے قبرستان میں جا کر کے, ہم لوگ کہاں رونا دھونا کچھ نہیں ملتا. کسی کہا حضرت آپ قبرستان میں آ کے بہت روتے ہیں, کیا بات ہے؟ کہا قیامت کی پہلی منزل ہے, یہاں جو پاس ہو گیا پاس ہو گیا, وہ سب مندر اس کے لیے آسان ہے. لوگ قبرستان میں جا کے ہنستے ہیں, ہنستے یوک رہو پھر مقابر یوک رہو لہو پھر سلاد, نماز کے اندر لہو کرنا یہ کیا ہے؟ مکروہ ہے. جب قبرستان میں زہک حضرات جو ہے مکروہ, لیکن آپ جا کر کے سیاسی باتیں کرتے ہیں, کھیلتے ہیں, لڑکے ہیں. پاکیا گئی ہے دفعہ, چھوڑی لڑکے کھیل رہے تھے, کہا یہ لوگ کھیل رہے ہیں قبرستان میں, کھیل رہے ہیں. بچی کو سمجھ میں آیا, بوڑھوں کو سمجھ میں نہیں آ رہا ہے. یہ سب غفلت کی بات ہے, وہ سب غفلت کی بات ہے. غفلت جب دین سے دوری ہوگی تو یہی سب حالات پیدا ہوں گے. بہرحال میں نے خاص طور سے بیان کیا ہے, تو ایسا اس سال ثواب بھی کر لیجیے, درم شریف پڑھ لیجیے, چاروں کو پڑھ لیجیے, اجتماعی دعا بھی اس طریقے سے ہو جائے, ہم کو سکون ہوگا, اطمینان ہوگا, انشاءاللہ ان لوگوں کے لیے بھی خوشی کی بات ہوگی. دعا کیجیے درم شریف پڑھ لیجیے. اللہ صلی اللہ علیہ وسلم, صلی اللہ علیہ وسلم, اللہ صلی اللہ علیہ وسلم, صلی اللہ علیہ وسلم, اللہم صلی اللہ علیہ وسلم. قل یا ایھا الکافرون لا اعبد ما تعبدون ولا انتم عابدون ما اعبد ولا انا اعبد ما عبدتم ولا انتم عابدون ما اعبد لكم دينكم ولي دين. بسم الله الرحمن الرحيم. قل هو الله احد الله الصمد لم يلد ولم يولد ولم يكن له كفوا احد. بسم الله الرحمن الرحيم. قل اعوذ برب الفلق من شر ما خلق ومن شر غاسق اذا وقب ومن شر النفاثات في العقد ومن شر حاسد اذا حسد. اللهم صل على سيدنا محمد صلى الله عليه وسلم. اللهم صل على سيدنا محمد صلى الله عليه وسلم. اللهم صل على سيدنا محمد صلى الله عليه وسلم. ہم نے دیکھا روایتوں میں کہ اگر ساری امت کو بخش دے تو اللہ تعالیٰ برابر والا ثواب دیتے ہیں, تو ہم لوگ کیوں بکڑ کریں؟ اب دعا کیجیے اللہ تعالیٰ سے جو کچھ پڑھا ہے, ہمارے اقتدار ہمارے عرفان صاحب ہیں, محمد مکین کی بیوی ہیں, یا اور بہت سے لوگ وفات پا گئے ہیں اپنے اعزاز میں سے, اپنے احباب میں سے بہت سے اعزاز علماء بہت سے وفات پا گئے ہیں, بہت سے قبر میں جا چکے ہیں. اللہ تعالیٰ ان سب کی مغفرت فرمائے, اور جو کچھ پڑھا ہے اللہ تعالیٰ اس کا اجر و ثواب ان حضرات کو برآمد فرمائے, اور جنت کی تیاری ان کے قبروں کو بنا دیں, اور یہ جو مرض عام ہے اللہ تعالیٰ اس سے ہم سب کو نجات کلی عطا فرمائے, اور عافیت دارین عطا فرمائے, اور اللہ تعالیٰ دین کی فکر, دین پر عمل کی فکر ہم سب کو عطا فرمائے. اپنی رضا سے, اپنی خوشبودی سے ہم سب لوگوں کو مشرف فرمائے. ربنا تقبل منا انک انت السميع العليم برحمتک یا ارحم الراحمین. یا اللہ نبی اکرم صلی اللہ علیہ وسلم کے طفیل میں ان تمام دعاؤں کو قبول فرما. ہم سے بہت عمدہ درود شریف ہے. اللہ صلی اللہ سیدنا مولانا محمد عدد ما فی اللہ صلات دائمت بے جواب ملک اللہ. یہ درود درود سعادت کہا جاتا ہے. حضرت محمد احمد خاص مفید درود شریف بتلاتے تھے. اللہ صلی اللہ سیدنا مولانا محمد عدد ما فی اللہ صلات دائمت بے جواب ملک اللہ. اللہ صلی اللہ سیدنا مولانا محمد عدد ما فی اللہ صلات دائمت بے جواب ملک اللہ. اللہ صلی اللہ سیدنا مولانا محمد عدد ما فی اللہ صلات دائمت بے جواب ملک اللہ. اللہ تعالیٰ نبی اکرم صلی اللہ علیہ وسلم کے در شریف کے طفیل میں ہماری تمام دعاؤں کو قبول فرما اور مصیبتوں سے نجات کلی عطا فرما. ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم الراحمین بحرمت سید نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم. اللہ